नमस्कार नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा आज पनि उपस्थित भएको छु म कार्यक्रम लिएर तपाईँको दिलको साथी राजन दिल गुरुङ गाउँखाने कथाको साथी पनि भन्छु र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल। रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पणको चौतारी आउने गर्दछ हरेक बुधबार दिउँसो 3 बजेको नेपाल बाणी समाचार पछि लगभग 4 बजेसम्म यो समय अवधि भर रहेर तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नेछौ। 0556363332 अनि 0556363333 यसलाई फेरि पनि सुन्नुहोस् 0556363332 र 0556363333 तपाईँको लागि खुल्ला गरेका छौं। आउनुहोस् तपाईँसँग रमाइलो खेल गाउँखाने कथा खेल खेल्नेछौ। गाउँखाने कथाको खेल खेलेर सही जवाब दिनुहुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ नोकिया सामसुङ कलर्स स्पाइस लाभा माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। साथमा तपाईँ स्मार्टफोन चलाउनु भएको छ तपाईँको लागि आवश्यक पर्ने एप्लिकेशनहरू चाहिएको छ भने पनि त्यहाँ गएर फ्रीमा डाउनलोड गर्न सक्नुहुन्छ। वाइफाई जोन भएको छ भनेर पनि जानकारी पाएको छु। सँगसँगै तपाईँ अहिले प्रविधिको दुनियाँमा निकै अगाडि बढेको छ, हातमा लगाउने टच स्क्रिन घडी चाहिएको छ भने पनि एमुन मोबाइल हाउस तपाईँको लागि एउटा भरपर्दो गन्तव्य स्थल हुनसक्छ। त्यस्तै गरी एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एकमात्र स्थान एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन। सम्पर्कको लागि 0556582801 फोन नम्बर रहेको छ भने मोबाइल नम्बर 9845512228 रहेको छ। यो त रह्यो जानकारी एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन जसले हामीलाई पुरस्कारको व्यवस्था गरेको छ। आउनुहोस् तपाईँसँग रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नको लागि हामी तयारी अवस्थामा रहिरहेका छौँ। 0556363332 अनि 0556363333 तपाईँको लागि भनेर खुल्ला गरिसकेका छौँ। प्रविधिबाट राज हुनुहुन्छ, तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.com.np र अर्को वेबसाइट www.radioarpan.blogspot.com पनि सुन्न सक्नुहुन्छ। यति बेला कोही साथी आउनु भएको इसारा गर्दै हुनुहुन्थ्यो र आजले फेरि उहाँ गइसक्नु भएको छ भनेर भन्नुभएको छ। 0556363332 अनि 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ। रमाइलो रमाइलो गाउँखाने कथा तपाईँको लागि लिएर आएको छु। सजिलो सजिलो पनि छ, हाम्रै गाउँघरमा प्रचलनमा रहेका गाउँखाने कथाहरू रहने गर्दछ र रमाइलो कुराकानीको साथमा पनि हुने गर्दछौँ। यति बेला कोही साथी आइसक्नु भएको छ भनेर इसारा पाएको छु, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर म वीरेन्द्रनगरदेखि लीलाधर गौतम। वीरेन्द्रनगरदेखि लीलाधर गौतम। हजुर लीलाजी आराम हुनुहुन्छ? हजुर आरामै छ। गाउँखाने कथाको खेलमा सहभागी हुनुभएको छ, गाउँखाने कथाप्रति कतिको रुचि छ? अलिअलि घरतिर पनि खेल्नुहुन्छ कि कसो हो? कहिले काहीँ खेलिन्छ। हुन्छ, कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि एउटा गाउँखाने कथा राखिहालेँ है त। भुइँको डोली थिचेर खोली, भित्र हेर्दा 2-3 गोली, के होला? भुइँको डोली थिचेर खोली, भित्र हेर्दा 2-3 गोली, के होला? गाह्रो भयो, थोरै ध्यान दियो भने सजिलो छ। वरिपरि देखिराखेका चिजहरू पनि हुनसक्छ, अहिले देखिन गाह्रो भए पनि कुनै समय तपाईँको हातैमा पनि थियो होला है। मैले जवाब भन्यो भने चाहिँ सजिलो लाग्ला, सबैलाई प्रश्नमा गाह्रै हुन्छ, पछि चाहिँ सजिलै हुन्छ। लीलाजी अप्सन त मैले भनिहालेँ नि, अहिले तपाईँले त्यो देख्नुहुन्न, केही महिना अगाडि चाहिँ देख्नुभएको थियो होला। भुइँको डोली थिचेर खोली, भित्र हेर्दा 2-3 गोली, के होला? बदाम हो। अब हो कि होइन भनेर त तपाईँले भन्नु पर्यो नि। बदाम। बदाम, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। लीलाजी अब कम्प्युटरले सही जवाब भनेको छ, मैले पनि सही जवाफै भनेको छु है। कार्यक्रममा आउनुभयो अनि जवाफ पनि सही दिनुभएको छ। कार्यक्रम सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। वीरेन्द्रनगरबाट लीलाधर गौतम आउनुभएको थियो, जवाफ पनि सही दिएर गइसक्नु भएको छ। रमाइलो खेल, गाउँखाने कथाको खेल, रमाइलो कुराकानी। 0556 3332 अनि 0556 3333 तपाईँको माझमा रहेर रमाइलो गाउँखाने कथाको खेल खेलिरहेका छौँ र सुमधुर सङ्गीत पनि सुन्छौँ। हामी आज राजको रोजाइमा केही गानाहरू सुन्छौँ। यति बेला भने कार्यक्रममा एउटा गानाको पालो भएको छ, यो गानापछि फेरि आउनेछु। रेडियो अर्पणसँगै रहनुहोला। अर्पण 104.5 MHz। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर, एस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले कान दुख्ने, कान पाकिरहने, पानी पिप बगिरहने, चिलाउने, कान कराउने, कम सुन्ने, लगातार रुगा खोकी लागिरहने, नाक बन्द हुने, नाकमा मासु पलाउने, पुरानो भन्दा पुरानो पिनास, माइग्रेन, टाउको दुखी रहने, सिल्का हान्ने, घाँटी दुख्ने, स्वर बस्ने, दोहोरी रहने, टन्सिलाइटिस, रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन। फोन 0556603141, एम्बुलेन्स 98455 64222। मा मनकामना, मा मा भान्जा,

हरि तिवारी आउनुभएको थियो टाढीबाट ट्वाक्कै एकैचोटिमा मिलाएर गइसक्नु भएको छ। यस्तै यस्तै रमाइलो गाउँ खाने कथा, सजिलो सजिलो गाउँ खाने कथा तपाईँको लागि लिएर आएको छु। एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट आकर्षक पुरस्कार जित्ने एउटा माध्यम पनि हो कार्यक्रम लौ खानुस गाउँ। यति बेला फेरि पनि कोही साथी आइसक्नु भएको छ, उहाँसँग पनि कुराकानी गर्छु। हजुर नमस्ते। हजुर नमस्ते भानुजी। हजुर के छ खबर तपाईँको? एकदम ठिक ठाक छ हजुरको। मेरो पनि एकदम ठिक छ भन्नु पर्यो भानुजी। हजुर खाजा त खाइसक्नु भयो होला के रे? है खाजा त भइसक्यो। अब तपाईँको लागि पनि गाउँ खाने कथा राखिहाल्छु, तपाईँलाई त सबै कुरो थाहा छ नि त। शरीर पनि सानै झन सानो मुख, आवाज निस्क्यो भने अरूलाई दुख के होला? शरीर पनि सानै झन सानो मुख, आवाज निस्क्यो भने अरूलाई दुख के होला? भानुजी गाह्रो पऱ्यो कि कसो? अब ए गाउँ खाने कथाले चाहिँ त्यही भनिराखेको छ, अब यहाँ त जे भनेको छ त्यही मान्नु पर्यो नि त मैले पनि है। के गर्ने शङ्खै भनौँ हुन्छ, हाम्रो कम्प्युटरलाई सोधौँ यसले के भन्छ। तपाईँको जवाब बिग्रियो त भानुजी। अब शङ्ख त पूजा आजामा पनि लगाइन्छ नि, त्यो त एउटा राम्रो कार्य हो नि त होइन? अब कम्प्युटरले मिलेन भनेको छ, अब यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने सुटिन्छौँ, नमस्कार। भानु पन्त वीरेन्द्रनगरदेखि आउनुभएको थियो, उहाँले मिलाउन सक्नु भएन। यति बेला फेरि कोही साथी आइसक्नु भएको इसारा पाएको छु, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्कार हजुर। राज आवाज सुनिराखेको छैन, मिलाउने प्रयासमा राज हुनुहुन्छ, कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएको छु। 0556363332 अनि 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ। रमाइलो खेल गाउँ खाने कथाको खेल खेलिरहेका छौँ हामी। यति बेला कोही साथी आउनु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? टाढीदेखि मिलन भट्ट। टाढीबाट मिलन भट्ट। हजुर मिलनजी के गर्नुहुन्छ? अहिले पढ्दै हो। अहिले पढ्दै हुनुहुन्छ, कुन लेभल पढ्दै हुनुहुन्छ? अहिले कम्प्युटर सफ्टवेयर। कस्तो चलिराखेको छ पढाइ? राम्रै छ अहिले। अब हाम्रो कम्प्युटर सम्प्युटर बिग्रियो भने पनि तपाईँलाई सम्झाउनु पर्छ है, कसो हो? हुन्छ सम्झिनु भइहाल्छ नि। अब कस्तो कस्तो सफ्टवेयरहरू चाहिँ क्रिएट गर्नु भएको छ त हाम्रो मिलनजीले? भर्खर स्टार्टिङ हो अब। ए स्टार्टिङ गर्दै हुनुहुन्छ, ल तपाईँको पढाइ राम्रो होस्, हाम्रो शुभकामना छ है। हुन्छ धन्यवाद। कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि गाउँ खाने कथा है त। हुन्छ। शरीर पनि सानै झन सानो मुख, आवाज निस्क्यो भने अरूलाई दुख के होला? गोली होला, गोली पड्काएको। गोली पड्काएको, गोली पड्काएको एउटा शब्द म भन्नु पर्यो कि गोली पड्काएकैलाई चाहिँ? गोली के गर्ने? यसैलाई अन्तिम उत्तर मान्ने? हजुर। हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। तपाईँको जवाब बिग्रियो त मिलनजी। हजुर अब कम्प्युटरले त बिग्रियो भनेको छ, किन बिग्रियो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुटिन्छौँ, नमस्कार। नमस्कार। मिलन भट्ट आउनु भएको थियो टाढीबाट, उहाँले पनि मिलाउन सक्नु भएको छैन। अब यो गाउँ खाने कथा निकै अप्ठ्यारो जस्तो लाग्यो, अब एकजना साथीलाई मात्रै सोध्छु, म तिनजनालाई भन्दा बढी सोध्ने गर्दिनँ, किनभने धेरै अप्ठ्यारो म पनि पार्न चाहन्न, धेरैभन्दा धेरै साथीलाई भित्र छिराउने प्रयासमा छौँ हामी। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? टाढीबाट नाम अलिक बुझिएन। रतन शर्मा नेउपाने। रतनजी के गर्नुहुन्छ? पढ्दै। कुन लेभल पढ्दै हुनुहुन्छ? इलेभेनमा पढ्दै हुनुहुन्छ है? हरिजी पनि इलेभेनमै पढ्नुहुन्छ, टाढीमै हुनुहुन्छ, चिन्नुहुन्छ? ए चिन्नुहुन्न है। अब कार्यक्रममा आउनु भएको छ के अरे, तपाईँलाई पनि गाउँ खाने कथा राख्नै पर्ने हुन्छ, राखौँ है त। शरीर पनि सानै झन सानो मुख, आवाज निस्क्यो भने अरूलाई दुख के होला? रतनजी बिचैमा छुटिनु भएको छ, खै किन गाह्रो लाग्यो कि कसो हो, खै उहाँले जवाब दिन भने भ्याउनु भएको छैन। यसको सही जवाफ अब दिनुपर्ने समय पनि आइसकेको छ, किनभने हामीसँग अब धेरै समय बाँकी रहेको छैन, कार्यक्रमको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ, बिदा माग्नुपर्छ भनेर राजको इसारा पनि पाएको छु, यसको जवाफ म आफै दिन्छु। शरीर पनि सानै झन सानो मुख, आवाज निस्क्यो भने अरूलाई दुःख, मिलन भट्टले लगभग लगभग मिलाउने प्रयास गरिसक्नु भएको थियो. गोली होइन, यसको सही जवाफ बन्दुक थियो. यसको सही जवाफ बन्दुक हो भनेर तपाईँलाई थाहा भइसकेपछि ए कति सजिलो भन्ने पनि लाग्यो होला. अब भने कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसकेको छ. तर आज दुईजना साथीहरूले मिलाउनु भएको छ, उहाँहरूमध्ये एकजनालाई मात्रै पुरस्कारको व्यवस्था गरेका छौँ. पुरस्कार कसलाई दिने भनेर चाहिँ म गोला बनाउने जिम्मा राजलाई दिन्छु. त्यति जेलको लागि यो लोकभाका तपाईँको लागि. सुमधुर भाका तपाईँको लागि अगाडि सारे. केही बेर पछि यही भाका उठाएर चाहिँ हामी बिदामा लिन्छौँ. यति बेला भने मेरो हातमा गोला परिसकेको छ. आज वीरेन्द्र नगरदेखि लीलाधर गौतम आउनु भएको थियो, मिलाउनु भएको थियो. टाँडीबाट हरि तिवारी आउनु भएको थियो, मिलाउनु भएको थियो. वीरेन्द्र नगरदेखि भानुपन्त आउनु भएको थियो, उहाँले भने मिलाउन सक्नु भएन. टाँडीबाट मिलन भट्ट आउनु भएको थियो, उहाँले पनि मिलाउन सक्नु भएन. त्यस्तै गरी टाँडीबाट रतन शर्मा नेउपाने आउनु भएको थियो, बिचैमा उहाँसँग कुराकानी हुन पाएन. दुईजना साथीहरूमध्ये एकजना विजेता भइसक्नु भएको छ. मेरो हातमा गोला परेको छ, गोलामा विजेता बन्नुभएको छ. टाँडीबाट आउनुभएका मित्र हरि तिवारी. हरि तिवारीजीलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ. हरिजी, तपाईँ आजको विजेता बन्नुभएको छ. तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट आकर्षक पुरस्कार जित्नुभएको छ. तपाईँ आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी सहित एक साताभित्र रेडियो अर्पण 104.5 मेगाहर्जमा अफिस आवरमा आएर आफ्नो पुरस्कार संकलन गरिदिनु हुनको लागि आग्रह गर्दछु. र अहिले पनि तपाईँ मलाई सुनिराख्नु भएको छ भने तपाईँको पुरस्कार घरमै पनि आउन सक्छ. त्यसको लागि तपाईँले हाम्रा प्राविधिक सहकर्मी साथी राज पौडेललाई आफ्नो मोबाइल नम्बर टिपाइदिनु हुनको लागि पनि आग्रह गर्दछु. यदि भन्दै अब कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसकेको छ. हेतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com सुनेर साथ दिनुभयो. सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद. फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु. फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने हाम्रा प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि विशेष आभार व्यक्त गर्दै एमुन मोबाइल हाउस प्रति आभार प्रकट गर्दै लौखानुस गाउँको आजको व्यवसायीबाट म तपाईँको दिलको साथी गाउँखाने कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु. हवस् त, नमस्कार. तपाईँको बाँकी पल शुभ रहोस्.